अनि मेरो जिन्दगीका रमाइला रमाइला अनुभव सुनाउनका लागि म आइसकेको छु। अब कता बाहिर नाति नातिना को हो? ए नमस्कार, ए नमस्कार। ओहो, हाम्रो सरु नातिनी हेर, आज सरु नातिनी चाहिँ नि यो घाममा पसिनै पसिना निकालेर चाहिँ आउनुभयो छ। ए लो, अनि के छ नातिनी खबर? ओहो, अनि प्रश्न सोधौँ प्रश्न। त्यसो भने सोधिदिन, नातिनीले मिलाउनुहुन्न। नसोध्ने हो कि सोध्ने हो नातिनी? ल त्यसो भने सुन्नुहोस् है, प्रश्न कस्तो छ भन्दाखेरि, एउटा मान्छेले भने, हेर बाबु हो, फुर्ती लगायो क्या त्यो मान्छेले, मेरो एउटा मान्छेले के भन्दा फुर्ती लगायो भन्दाखेरि, मेरो बाबु चाहिँ नि यतिसम्मको डेन्जर कि, जस्तोसुकै करोडपति मान्छे पनि मेरो बुवाको अगाडि आएर शिर झुकाउँछ भनेर भने। अनि त्यहाँबाट उसले भने, ओहो, तेरो चाहिँ नि बुवा त्यसोभन्दा झन् अरबपति होला है भनेर त त्यसले एउटा जवाफ दियो, त्यो जवाफ के होला? मिलेन। करोडपति मान्छे पनि उसको अगाडि आएर शिर झुकाउँछन् त क्या? मै भनिदिउँ के अरे है, उसको बुवा चाहिँ कपाल काट्ने रहेछन् त क्या? कसो हो? लो नातिनी, अब को कसलाई सम्झने हो आज? हो, धन्यवाद। अनि मेरो आफ्नो मान्छेलाई, अनि मेरो सानो छोराको लागि अर्पणै थियौँ हो, होल युनिटको लागि दुलाबाजे, अन्तिममा ठुलो बाजेलाई। लो धन्यवाद, धन्यवाद, धन्यवाद। ल भाइ, नातिनी आउँदै गरौँ भाइ। ल सधैँ नातिनी आउनुभएको थियो, सबैलाई सम्झेर चाहिँ नि बिदा भइसक्नुभएको छ। अब के भयो भन्दाखेरि, अहिले आउँदै थिएँ बाटोमा, गफ सुनेको, एउटाले भन्यो, हेर बाबु छोरा, यो जुवा तास खेल्न हुन्न कहिले पनि, यसले कहिले पनि हित गर्दैन, जुवा भन्ने कुरो आज जितिन्छ भोलि हारिन्छ, पर्सि जितिन्छ फेरि निको पर्सि हारिन्छ, त्यो अरू यो खेल्न हुन्न बाबु भनेर भने। त्यो सुनिसकेपछि छोरा चाहिँ भने, ए बा, आज जित्ने भोलि हार्ने, भोलि जित्ने पर्सि जित्ने निको पर्सि हार्ने हो भने म एक दिन बिराएर खेलिदिन्छु नि त बरु, जित्ने जित्ने दिनमा खेलाउँला, अब हार्ने दिनमा नखेलाउला नि त। अरे क्या, ऐसिने बाटोमा जिल खाएँ, म चाहिँ जिल खाएँ। ल अब ऊ चाहिँ एक दिन बिराएर जुवा खेल्ने कुरो गर, त्यस्तो छ भएको कुरो भने के चाहिँ गफाने भन्नुभयो, दिलबाबाजीले सधैँ गफान्दैन क्या, साँच्चै कुरो पनि गर्थ्यो होइन। त्यस्तै चाहिँ अब जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा चाहिँ हामी रोगिरहँदाखेरि कताबाट फेरि नाति नातिना आएर हत्तेरिका। नमस्कार। नमस्कार हजुर बुवा। ओहो, लो नातिनी कहाँ हो? बाङ्मराबाट बुवा। ओहो, के नातिनी हो? अर्पणा चौधरी। ओहो, लो अर्पणा नातिनी, के छ त खबर? सब ठिक छ हजुर बुवा, तपाईँको नि? ओहो, म नि क्या नि बाँचेकै छु अहिलेसम्म, अब बुढो भएँ, काल आउँदैन रहेछ त कि कसो? किन आउनु पर्यो काल बाजे? अनि अर्पणा नातिनी के कसो छ खबर? तपाईँ ठिक छ हजुर बुवा। ओहो, लो अब चाहिँ नि नातिनी आउनुभएछ है हजुर। अनि के छ हजुरबालाई केही कोसेली सोसेली ल्याउनु भएको छ त? खै केही कोसेली ल्याएको छैन हजुर बुवा, पहिलोचोटि हो म त फोनमा। ए लो धन्यवाद, धन्यवाद, धेरै धेरै धन्यवाद हजुर। अब चाहिँ नि होइन, यस्तै छ, अब हजुरबालाई सम्झिरहनु पर्छ कि। अब के नातिनीलाई मैले प्रश्न सुन्ने हो त? सोध्नु न केही पनि। नातिनी ठ्याक्क मिलाउने हो हजुर? ठ्याक्क मिलाउने हो? सोध्नु न, त्यही पनि ट्राई गर्छु। ए लो, अब एउटा मान्छेले भनेछ मलाई चाहिँ बिहा गर्दाखेरि बिएमडब्ल्यु मिल्या छ भनेछ, अनि अर्कोले भनेछ, है खै त तँलाई बिएमडब्ल्यु कार मिल्या भए, अनि खै म त देख्दिनँ भन्यो। उसले भन्यो, ए बिएमडब्ल्यूको मतलब कार होइन अर्कै कुरा हो भने त्यो अर्को कुरा के होला त? थाहा भयो मै भनिदिउ उसले भने होइन मलाई बिहामा बिएमडब्ल्यू मिल्यो छ भने अर्कोले चाहिँ खै बिएमडब्ल्यू कार त मैले देखिनँ भनौ उसले भने है बिएमडब्ल्यूको मतलब बिएमडब्ल्यू कार होइन बहुत मोटी वाइफ हो भने क्या बहुत मोटी वाइफ बिहामा मिल्ने भनेको वाइफ त हो नि होइन नाति नि फेरि अब केटा मान्छेलाई त वाइफ हो लेडिजलाई त के भन्छ फेरि हजुर बिहान त कि के बिहान त भन्छ नि हो ल नातिनी ककललाई सम्झे नि हो आज धन्यवाद धन्यवाद मेरो श्रीमानलाई मेरो छोराछोरीलाई आफ्नो घर परिवारलाई ल नातिनी आउँदै गर्नु होला म यहाँ नगर्नु होला अहिले पनि छुट्यौँ के त है हो ल नातिनी आउनु भएको थियो अर्पणा नातिनी आउनु भएको थियो उहाँलाई पनि धन्यवाद छ अनि एउटा साहित्यकार मेरा मित्र थिए क्या अनि बिहे गरेछन् बिहे गरेपछि दुलैलाई भने प्रिय आजबाट तिमी मेरी कविता हौ साहित्यकारको भाषा त्यही त हो नि प्रिय आजबाट तिमी मेरी कविता हौ भावना हौ कामना हौ सब थोक हौ त्यो सुनेपछि दुलैले पनि भनिन् ओहो तपाईँले यति धेरै त्याग गर्नुभयो मेरो लागि त्यसो भने आजदेखि तपाईँ पनि मेरो दिनेश हो सुरेश भने पनि तपाईँ नै हो राकेश भने पनि तपाईँ नै हो अरे लु कति हान्ने हो साहित्यकारको कुरा छैन मलाई जिल खाए अनि अहिले बाटोमा आउँदै थिएँ आमा चाहिँले छोरालाई भनिन् बाबु छोरा स्याउ खाऊ भने छोरा चाहिँले भन्नु धन खान्न भन्नु फेरि आमाले भनिन् बाबु केरा खाऊ भने छोरा चाहिँ अह खान्न भने फेरि आमा चाहिँले भनिन् बाबु सुन्तला खाऊ छोराले भन्यो फेरि अह खान्न भन्यो अनि त्यसपछि आमा रिसाएर चप्पल उठाएर त पियो राख्नु बाउको त गइस् तैँले पनि यो चप्पलै खान्छस् अरे यस्तो कुरा छ होइन कता फेरि नाति नाति आइको छ हौ नमस्कार है नातिनी लौ न यो नातिनीको आवाज चाहिने सुनिरा तिनी जस्तो लाम्छ होइन अब आवाज क्या आवाज नातिनी सुने सुने आँखाले त थम्ब्याउन सक्दिनँ के अरे ए हे लौ के नाम हो नातिनीको अब हजुरबालाई चाहिँ नि मया लाउँछ भने भन्ने के अरे अब हजुरबाको मया लाउन्न भने नभने पनि हुन्छ हजुरबाको त माया लागिहाल्छ नि अनि के नाम पर्यो नातिनीको ओहो एन्जल ओहो एन भनेको अङ्ग्रेजीको एन जल भनेको पानी शुद्ध जलपरी हो ओहो जलपरी नातिनी अनि जलतिरको खबर के छ त अब आज परी नातिनीलाई भेटिहाल्छ कि अब आफ्नो त अब मुटु नै ढुकढुक होला जस्तो डर लाग्यो क्या नातिनी त्यो त हो है अब के भन्छ एउटा गीत छ नि हुन्छ मेरो ब्लड प्रेसर हाई भन्ने गीत छ क्या त्यस्तै होइन नातिनी अनि नातिनी क्यार्नुहुन्छ अब नातिनीलाई के प्रश्न सोध्ने हो के भयो होइन एउटा भैँसी रहेछ नातिनी त्यो भैँसीले अगाडि भएको घाँस मरै खान्न रहेछ किन होला होइन त्यही त नि किन खाने होला भेटिया थियो भेटिया थियो तर खाएन क्या खाँदै खाएन होइन त्यस्तो पनि होइन के उता अब नातिनीले मिलाउनु नसकेकै हो त्यही त नि खाएन हो किन खाएन होला हो र भने त्यो भैँसी चाहिँ प्लास्टिकको थियो अरे क्या नातिनी खेलाउँदा भइसकेको छ क्या बल बच्चाले खेल्ने लो नातिनी, अब कोकलाई सम्झने हो जलपरी एन्जल नातिनी आउनु भएको थियो, उहाँसँग नि कुराकानी भयो। यति बेला चाहिँ बिहान नाति ल भाइले गाना सुन्नु पर्छ भनेको छ, ल सुनाउँ नाति सुनाउँ। जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा रहिरहेका छौँ हामी, रमाइलो कुराकानी गरिरहेका छौँ। पतिले पत्नीलाई सोधे, तिम्रो बाउको पोलेको घाउमा नुन छर्ने बानी गयो कि गएन भनेर सोधे। पत्नीले भनिन्, किन र के भयो राजा, आज फेरि के भयो भने। पतिले भने, आज पनि मलाई तिम्रो बाले सोध्दै थिए मेरो छोरीसँग बिहे गर्दा तिमी खुसी त छौ। कति हाँस्नु कति हाँस्नु। कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा रहेर जाने एकदम जिन्दगीका तिता मिठा अनुभवहरू तपाईँलाई मैले सुनाइरहेको छु यो दौडमा रहेर। अनि त्यसपछि प्रेमीले प्रेमिकालाई सोधे, डियर म तिम्रो पिताजीसँग हाम्रो बिहेको बारेमा कुन बेलामा कुरा गरौँ भनेर प्रेमीले सोधे। प्रेमिकाले भनिन्, जब मेरो पिताजीले जुत्ता चप्पल केही नलगाउनु भएको अवस्था हुनेछ। अहिले कुरा होइन कटाड हो नाति नातिनी, आज जस्तो पो देखेँ। ए नमस्कार है, नमस्कार। नमस्कार हजुरबा। ओहो नातिनी कहाँ त हो? कुमरोजबाट। ओहो कुमरोजबाट भनेपछि के सुनिता नातिनी हो कि कसो? सुनिता ढकाल नातिनी होइन? कसरी चिने हो मैले? ओहो कुरो ठिक हो। अनि के छ नातिनी खबर? ठिक छ हजुरबा तपाईँको? मेरो पनि एकदम ठिक छ है नातिनी। खाना त खाइयो? नातिनीलाई प्रश्न सोध्नु कि नसोधौँ? फ्याट्टै उत्तर दिने हो? कुद्ने बेला दिनुहोस् है। सतासी अठासी उनासीमा कुन ठुलो? धन्यवाद धन्यवाद। नातिनी म्याथमेटिक्समा चाहिँ इन्टेलिजेन्ट हो कि कसो? ल कक्कालाई सम्झने हो हजुरलाई। धन्यवाद। अनि मेरो बाबा मम्मी दिदी भाजु अनि भाइहरूको लागि, अनि मलाई चिने नातिनी सम्पूर्णको लागि, अनि सविताको लागि। ल नातिनी आउँदै गर्नु होला है त। हुन्छ हजुर हुन्छ। ल अब सुनिता नातिनी आउनु भयो, त्यो गफ पनि गरियो। क्या हो नाति बिदामा आउनुपर्छ भनेको छ नातिले। एउटा गजबको कुरा थाहा छ कि छैन नाति? सुखी वैवाहिक जीवनको राज के हो? नातिले थाहा छैन अरे। सुखी वैवाहिक जीवनको राज आज पनि राजमै सीमित छ अरे के? कसैले थाहा छैन अरे भन्ने खोजेको भने। कता हाम्रो लास्ट नाति आइसके। ए नमस्कार। नमस्कार हजुरबा। ओहो कहाँ हो नाति? हजुर हजुरबा यता पदमपुरबाट हजुरबा। ओहो पदमपुरबाट भनेपछि के नाम पर्यो नातिको? हजुरबा मेरो त सुदीप। सुदीप नाति? हजुर। ए भगवान् कहाँ जानुभएको थियो नाति हजुरबा? कहाँ जानु नि हजुरबा, तपाईँलाई सम्झेर बसिरहेको। ओहो लु मैले सम्झाएको त ठिकै थियो, न कतै नातिनी बुहारीहरूलाई सम्झेर बसिया हो कि? त्यसो भने त ठिकै छ हौ, ठिकै छ। अनि के भइरहेछ पदमपुरतिर? ओहो लो अब नातिले के प्रश्न सुन्ने हो मैले? न नातिले भन्न नसक्ने हो कि फेरि? के भन्छ यो एउटा कुखुरोको अन्डा छ नि, दस तला माथिबाट भुइँमा खस्दा पनि फुटेन भने त्यो के भयो होला? कुखुराको अन्डा दस तला माथिबाट चाहिँ सिमन्तीय पछाडिँदा पनि फुटेन भने त्यो के भयो होला? मिलेन नाति। दस तला माथिबाट चाहिँ कुखुराको अन्डा सिमन्तीय बजारेर नि फुटेन भने त्यो चाहिँ अचम्म भयो होला नाति। कसो लाओ? ल कसलाई सम्झने हो अब? तर फर्स्ट त हजुरलाई नै हो धन्यवाद। र मलाई सुदीप भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हो। ल धन्यवाद नाति आउँदै गर्नुहोस् है। ल आजको लागि जस्ट फर इन्जोयमा चाहिँ छुट्टिने बेला भइसक्यो। रातभरि चाहिँ नि श्रीमान श्रीमतीको झगडा परेछ। झगडा परिसकेपछि एक बिहान श्रीमान उठे, उठेपछि उनले एक गिलास दुध तताएर लिएर आए। श्रीमतीले भनिन्, के मसँग माफी माग्नलाई चाहिँ नि दुध तताएर ल्याएको भने श्रीमानले भने होइन, आज नाग पञ्चमी हो, तिमी नागिन हौ, त्यसैले दुध खाऊ भनेर ल्याएको भने अनि त्यो भने त्यसपछि पति चाहिँ अफिस गए। त्यसपछि साँझमा चाहिँ फेरि पतिले फोन गरे श्रीमतीलाई, आज बेलुका खानामा के बनाएको छौ भनेर सोधे। श्रीमतीले भनिन् छिटो आऊ छिटो, बिख बनाएको छु बिख भनिन्। अनि श्रीमानले भने वास्तवमा आज म अफिसबाट घर आउनु नपाउने भनेर भनेको हौ, तिमी खाएर सुत, म चाहिँ खाना आउँदिनँ अरे। यही चोकसासँगै यति बेलसम्म कल्लापारीबाट सघाउने विष्णु नातिलाई धन्यवाद। जहाँ सुकेर आउँदा पनि डुलुवा बजेको गन्थन मन्थन सुनिदिनु नि तपाईँहरू सम्पूर्णलाई धन्यवाद। आजको लागि जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट डुलुवा बजे बिदा हुन्छु। नमस्कार।